शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एसएन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निंग एकेडमी मैथ साइंस र टेस्ट नदी पांच विषय में मात्र एसएलसी र प्लस टू गर्न पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को संपूर्ण कोर्स पढ़ाई होने एटीच्यूट मल्टीलर्निंग एकेडमी खैरानी चार पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9845146174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा, आज 125 अन्तर्राष्ट्रिय मजदूर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विभिन्न राजनीतिक दलले कर्कट ट्रेन युनियन संगठन तथा मजदूर हकहितको क्षेत्रमा काम गर्ने संघ संस्थाले देशैभर विभिन्न कार्यक्रम आयोजना गरेका छन्। अमेरिकाको सिक्का गोका मजदूरले 8 घण्टा काम 8 घण्टा आराम र 8 घण्टा मनोरञ्जनको काम गर्दै थालेको आन्दोलनको सम्झना स्वरूप यो दिवस मनाउन थालिएको हो। मजदूर हक हित र अधिकारका पक्षमा वर्षौंदेखि आवाज उठिरहे पनि धेरै श्रमिक अझै सेवा सुविधाबाट वञ्चित छन्। मजदूरहरूले सामाजिक सुरक्षाको ग्यारेन्टी हुनुपर्ने मागलाई विशेष रूपमा उठाउँदै आएका छन्। मजदूरको सामाजिक सुरक्षामा खर्च गर्न जिम्मा गरिने सामाजिक सुरक्षा कोषमा रकम जम्मा भए पनि ऐन बन्न सकेको छैन। ऐन नबनेकै कारण मजदूरले श्रम अधिकार पाउन नसकेका ट्रेन युनियन संगठनले बताएका छन्। कोषमा सरकारी तथा गैर सरकारी क्षेत्रका कर्मचारीको मासिक तलबबाट काटिएको 1% रकमबाट 6 अरब रूपियाँ जम्मा भएको छ। श्रमिकले सुरक्षा बापत 4 शीर्षकमा रकम पाउने भए पनि ऐन बाधक बनेको ट्रेन युनियन नेताहरूको भनाइ छ। श्रमिक दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री सुशील कोइरालाले स्वदेशमा रोजगारीका भरपर्दो अवसर नदेखेर विदेशिएका नेपालीले ल्याएको ज्ञान सिप र अनुभवलाई देश विकासमा लगाउनु आजको आवश्यकता रहेकोमा जोड़ दिनुभएको छ। स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमको रूपमा रहेको वैदेशिक रोजगारलाई थप सुरक्षित व्यवस्थित तथा मर्यादित बनाई विदेशमा जाने कामदारहरूको हक अधिकार र सुविधा सुनिश्चित गर्न सरकार निरन्तर लागिरहेको उहाँको भनाइ छ। एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलन आजदेखि विराटनगरमा शुरू हुँदैछ। सम्मेलनको दिउँसो 1 बजे पार्टी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा 1100 प्रतिनिधि तथा पर्यवेक्षक 300 स्वयंसेवक र अरू केही गरी 1500 जना सहभागी हुने यो माओवादीले जनाएको छ। यस्तै 19 देशका प्रतिनिधि समेत सहभागी हुँदैछन्। हेटौँडा महाधिवेशनलाई पूर्णता दिने गरी सम्मेलनबाट एकीकृत नेकपा माओवादीको केन्द्रीय कमिटी 79 सदस्य हुने भएको छ। 79 जना केन्द्रीय सदस्यको लागि 75% चुनाव हुने र अन्य 25% केन्द्रीय हेडक्वार्टरले मनोनयन गर्ने विषयमा छलफल भइरहेको एक नेताले बताउनुभयो। पेट्रोलियम पदार्थ चोरीको विषयलाई लिएर नेपाल ऐन निगमले 19 वटा ट्याङ्करहरूसँग करार सम्झौता निलम्बन गरेको छ। पेट्रोलियम पदार्थ निगममा बुझाउनु अघि चोरी साफेर जस्ता चुहावटको काममा संलग्न भएको पाइएकाले इण्डियन ऐल कर्पोरेशनको बिलासपुर डिपोदेखि निगमको रूपन्देही भलबारी डिपोसम्म पेट्रोलियम पदार्थ ढुवानीमा संलग्न रहेका ट्याङ्करहरूसँगको सम्झौता रद्द गरिएको निगमले जनाएको छ। ती ट्याङ्करका चालक र सहचालकलाई निगम अन्तर्गतको कुनै पनि पेट्रोलियम पदार्थ ढुवानीको काममा संलग्न हुनबाट समेत निगमले रोक लगाएको छ। यस्तै निगमका ढुवानीकर्ता मार्कजे प्रसाद कसौधनको नाममा रहेको निगमको करारमा संचालित ट्याङ्करले थानको डिपोमा ल्याएको पेट्रोल निगमले गुणस्तर जाँच गर्दा मिसवार गरेको पाइएकाले 3 महिनाका लागि ढुवानी गर्न रोक लगाइएको पनि निगमले जनाएको छ। शिशु साथीको विषयलाई लिएर सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बोटोले चारजना कर्मचारीलाई निलम्बन गरेको छ। स्टाफ नर्सहरू रचना पौडेल, पूजा पाण्डे र सपना श्रेष्ठ तथा अनमी सृजना नेउपानेलाई निलम्बन गरिएको अस्पताल प्रशासन स्रोतले जनाएको छ। अस्पतालमा उपचारका लागि लगिएका बालक शिशुको साटो मृत बालिका शिशु अभिभावकलाई जिम्मा लगाएको घटनामा त्यति बेला ड्यूटीमा रहेका कर्मचारीको कमजोरी भइदिएकाले निलम्बन गरिएको हो। वैशाख 10 गते रूपन्देहीको गोनाहा एकी विद्या हरिजनको नवजात शिशुलाई उपचारका लागि लगिएकोमा ड्यूटीमा रहेका अस्पतालका कर्मचारीहरूले हरिजनका श्रीमानलाई बालिका शिशुको शव जिम्मा लगाएका थिए। घटनाको छानबिनका लागि लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर तारा पौडेलको संयोजकत्वमा समिति बनाइएको छ। आम्दा अस्पतालका कार्यकारी निर्देशक डाक्टर विनोद ब्राज पराशुलीले हरिजनका नवजात शिशुको उपचार भइरहेको र स्वास्थ्यमा सुधार आएको बताउनुभयो। दक्षिण भारतीय राज्य तमिलनाडुको चेन्नई रेलवे स्टेशनमा आज बिहान एक धमाका हुँदा एकजनाको मृत्यु भएको छ, अन्य 14 जना घाइते भएका छन्। अधिकारीको अनुसार ब्लाङ्गलोरबाट गुवाहाटीतर्फ गइरहेको रेलको बोगी 4 सिट नम्बर 70 तल धमाका भएको हो। प्रहरीले घटनाको जाँच गरिरहेका छन्। र आजदेखि मलेसियामा शुरू भएको एसिसी प्रिमियर लिग क्रिकेटमा अहिले नेपाल युएई बीचको खेल चलिरहेको छ। मलेसियाको सेलाङ्गर टर्फ क्लबमा नेपालले चौथ जितेर फिल्डिङ रोजेपछि युएईले ब्याटिङ गरिरहेको छ। ताजा अवस्थामा युएईले 148.1 ओभरमा अल आउट हुँदै 192 टार्गेट नेपाललाई दिएको छ। नेपालका लागि शक्ति गौसन र सुम्पाल कामीले 2-2 तथा मेहम्बु आलम र सागन पुनले समान 1-1 विकेट लिएका छन्। हवस् त, बिहान 11 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिङ सामानहरू दक्ष प्लम्बर पेन्टरको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। मल्टीलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युट मल्टीलर्निङ एकाडेमी खैरानी 4 पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि, मोबाइल 9842146174। मां मन